انہم فتیت آمنوا بربہم، وہ چند نوجوان تھے جو اپنے رب پر ایمان لائے، وزدناہم ہدا، ہم نے ان کو زیادہ ہدایت دی. ان کو اللہ نے کیوں زیادہ ہدایت دی تھی؟ ہمیں کیوں نہیں زیادہ ہدایت ملتی؟ کیا وجہ تھی؟ فرق کیا ہے؟ انہوں نے مانگی، انہوں نے اللہ سے ہدایت مانگی، اور ہدایت کی خاطر بادشاہ کے دربار میں اپنے موقف سے نہیں ہٹے. یہ عمر ایسی ہے کہ جس میں انسان ہدایت کم ہی مانگتا ہے. اس میں عموماً انسان وہ چیزیں مانگتا ہے جو اس کو بہت پسند ہوتی. نوجوانوں کی عام طور پہ دعائیں کیا ہوتی ہیں؟ کس چیز کا غم ہوتا ہے ان کے دل میں، یا کس چیز کے لیے پریشان ہوتے ہیں؟ عموماً شادی کے لیے، جاب کے لیے. کم ہی کوئی ہوگا جو اس عمر میں ہدایت کے لیے پریشان ہو اور ہدایت کی دعائیں مانگتا ہو. اور یہ ایک حقیقت ہے کہ اگر اس عمر میں نوجوانوں کو راستہ مل جائے تو وہ کسی بھی دوسرے طبقے کی نسبت یا کسی بھی دوسرے گروہ کی نسبت زیادہ بہتر کام کر سکتے ہیں اور ہدایت میں زیادہ عملی طور پہ آگے جا سکتے ہیں. ایک تو یہ ہے کہ ان میں قوت زیادہ ہوتی ہے، دوسرا یہ کہ وہ عام طور پر روایات کے اس طرح پابند نہیں ہوتے، بہت سی مصلحتوں کے شکار نہیں ہوتے، قربانی کرنا ان کے لیے زیادہ مشکل نہیں ہوتا. عموماً مصلحتوں کی بنسبت جذبات ان پر غالب ہوتے ہیں. پھر یہ کہ ان کے پاس آئندہ زندگی میں وقت بھی زیادہ ہوتا ہے، بہت کچھ کر سکتے ہیں. کیونکہ انسان جو بڑا ہوتا ہے تو اس کو پھر صرف اپنا غم نہیں ہوتا بلکہ اپنے ساتھ ساتھ اپنے بچوں کا غم بھی شامل ہو جاتا ہے. مثلا ایک نوجوان ہے جس کی شادی نہیں ہوئی، اس کو کس کی فکر؟ ماں باپ کی تو عام طور پر نوجوان فکر نہیں کرتے. شادی ہوئی نہیں، کوئی بیوی نہیں، اس کی بھی فکر نہیں، اس کا بھی کوئی غم نہیں. بچے نہیں، ان کا بھی کوئی غم نہیں. آ جا کر ایک اپنی ذات ہے جس کا سب غم اور فکر ہے، اور اپنی ذات میں اپنے اندر اگر اللہ کی محبت سما گئی اور ایک ڈائریکشن مل گئی تو ایسی عمر میں نوجوان جو کچھ قربانیاں کر سکتے ہیں وہ کوئی دوسرا طبقہ نہیں کر سکتا. اس لیے اللہ تعالیٰ خاص طور پر ان کا ذکر بطور نوجوان کے کرتے ہیں. انہم فتیتن، ورنہ تو یہ کہا جا سکتا تھا وہ چند لوگ تھے، لیکن لوگ نہیں کہا گیا، فتیتن کہا گیا. چند نوجوان تھے جو اپنے رب پر ایمان لائے تو ہم نے ان کو اور زیادہ ہدایت دی. اور ہدایت کا زیادہ ہونا جو ہے یہ بھی تو اللہ کی نعمتوں میں سے ایک نعمت ہے. ہدایت کا ملنا اور پھر زیادہ ہدایت کا ملنا، ان دونوں میں بھی فرق ہے نا. ان کے بارے میں روایات میں یہ بھی آتا ہے کہ یہ سب آپس میں پہلے دوست نہیں تھے. یہ معاشرے کا شعور رکھنے والا ایک طبقہ تھا، ایلیٹ کے بچے تھے، اس معاشرے کے بڑے لوگوں کے بچے تھے جو کچھ شعور رکھتے تھے. تو بادشاہ نے جب سپریس کرنا شروع کیا اور جبر کرنا شروع کیا یا ریلیجس پرسیکیوشن شروع کی تو ان لوگوں کو وہ قبول نہ ہوئی. کیونکہ ہوتا یہ ہے کہ جس طبقے کے اندر شعور ہوتا ہے وہ عام طور پر آنکھیں بند کر کے کسی کو فالو نہیں کرتے، وہ ہر چیز کے پیچھے دلیل ڈھونڈتے ہیں، وہ دلیل مانگتے ہیں. تو انہیں بادشاہ کی باتوں میں کوئی لاجک نظر نہیں آئی، اس کے شرک کی کوئی دلیل نظر نہیں آئی، لہٰذا انہوں نے اس کی بات قبول کرنے سے انکار کر دیا. کہا یہ جاتا ہے کہ یہ پورے معاشرے میں سے 9 یا اس سے کچھ کم لوگ تھے، تو یہ مختلف جگہوں سے اکٹھے ہوئے تھے اور سب کے دل میں بیک وقت ایک ہی خیال آیا تھا کہ اپنے ایمان کو بچانے کے لیے ہمیں کہیں نکل جانا چاہیے. اب نکلنے کے لیے یہ ایک جگہ اکٹھے تھے جہاں یہ پکڑے گئے. پھر انہیں بادشاہ کے دربار میں پیش کیا گیا، وہاں بھی اپنے موقف سے ہٹے نہیں. اس لیے اللہ تعالیٰ فرماتے ہیں وَرَبَطْنَا عَلَىٰ قُلُوبِهِمْ، ہم نے ان کے دلوں پر باندھ دیا، یعنی ان کو تسلی دی. جیسے نجاشی کے دربار میں حضرت جعفر نے تقریر کی تھی اور بہت اعتماد کے ساتھ اور بالکل سچی بات کی تھی، بالکل اسی طرح ان نوجوانوں نے بھی کیا کیا، اپنی بات اور اپنے موقف کو بالکل ٹھیک ٹھیک واضح کیا، کسی مصلحت کا شکار نہیں ہوئے. اب قامو، جب وہ کھڑے ہوئے، کہاں کھڑے ہوئے؟ یعنی بادشاہ کے سامنے. فقالو، کہنے لگے ربنا رب السماوات والارض، ہمارا رب تو وہ ہے جو آسمان و زمین کا رب ہے، لم ندعو من دونه الها, ہم اسے چھوڑ کر کسی دوسرے معبود کو ہرگز نہیں پکاریں گے. اگر ہم ایسا کریں, لقد قلنا اذن شططا, تو بالکل بے جا بات کریں گے, حق سے دور, حق سے ہٹی ہوئی بات کریں گے. یہ جرأت نوجوان ہی کر سکتے ہیں, اس لیے اللہ تعالیٰ نے بطور خاص ان کے ان جملوں کو یہاں پر ذکر کیا. اور کتنی دلیل سے بات کر رہے ہیں نا, ربنا رب السماوات والارض, ہم تجھے رب کیوں مانے, بتوں کو رب کیوں مانے, رب تو وہ ہے جو آسمان و زمین کا رب ہے, ہم اس کے سوا کسی کو الہ نہیں مان سکتے. اگر ہم ایسا کریں تو بہت ہی غلط بات کریں گے. شفت کا لفظ جو ہے یہ شک سے ہے, شک پر یشتو کا مطلب ہوتا ہے حد سے زیادہ دور ہونا. جھوٹ کے لیے بھی یہ لفظ استعمال ہوتا ہے, یہاں مراد حق سے دور بات. اب دیکھیے کہ ہمارے دین میں بھی یہی ہے نا کہ افضل جہاد کیا ہے, ظالم بادشاہ کے سامنے کلمہ حق کہنا. ایسے موقعوں پر عام لوگوں کا رویہ کیا ہوتا ہے, آپ ذرا سا بھی کسی سے خوف کھاتے ہیں تو فوراً کیا کرتے ہیں, جھوٹ بول دیتے ہیں. اور پھر کیا کہتے ہیں, وہ مصلحت تھی اس لیے جھوٹ بول دیا. جھوٹ کیا ہے دراصل, حق سے دوری. لقد قلنا اذن شططا, شطط کیا ہے, حق سے دور بات. جب آپ نے بات ہی غلط کی, جھوٹ بولا, تو نتیجہ کیا نکلا کہ آپ حق سے دور ہو گئے, آپ نے اصل راستہ سچائی کا راستہ چھوڑ دیا. اور جو جو دور ہوتے گئے اللہ سے بھی دور ہوتے گئے. اس کے برعکس, ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه الا تخافوا ولا تحزنوا, ایسا نہیں کہ سچ بولنے والوں کو صرف مصیبت ہی آتی ہے, نہیں, یقیناً وہ لوگ جنہوں نے کہا کہ اللہ ہمارا رب ہے پھر اس پہ جم گئے, تو ان پر فرشتے اترتے ہیں جو کہتے ہیں خوف نہ کرو, غم نہ کرو, وہ ان کے دلوں کو ڈھارس بندھاتے ہیں. ان نوجوانوں کی سچائی کی وجہ سے اللہ نے ان کے اندر ایک عجیب قسم کی قوت پیدا کر دی, کیونکہ سچائی میں جو قوت ہے وہ جھوٹ میں ہرگز نہیں. یعنی جب انسان صرف اللہ پر بھروسہ کرتا ہے تو ہی یہ مضبوطی آ سکتی ہے, کیونکہ غیر اللہ کے سہارے انسان کو کمزور کر دیتے ہیں. لیکن جب آپ کے پاس ایک ہی چوائس ہو تو آپ کا طریقہ کیا ہوتا ہے, اور اگر آپ کے پاس ایک سے زیادہ چوائس ہو تو آپ کیا ہوتے ہیں, دو چیزوں کے بیچ میں ہوتے ہیں, آپ کے اندر وہ یکسوئی نہیں ہوتی. تو یہاں ان کے پاس کوئی دوسری آپشن تھی نہیں, صرف اور صرف اللہ ہی کا نام تھا, اس لیے اس پر وہ جم گئے, استقامت اختیار کی. ایک صحابی اللہ کے رسول صلی اللہ علیہ وسلم سے کہتے ہیں کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم, اسلام کے بارے میں مجھے ایسی بات بتائیے کہ آپ کے بعد مجھے کسی سے پوچھنے کی ضرورت نہ رہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, قل آمنت باللہ ثم استقم, کہو میں اللہ پر ایمان لایا پھر اس پر جم جاؤ, استقامت اختیار کرو. یہی وہ استقامت تھی جو ہم دیکھتے ہیں کہ صحابہ کرام کے اندر حد درجہ تھی. اگر آپ سیرت صحابہ کے کچھ واقعات پڑھیں, اس رمضان میں میں نے پڑھنا شروع کیا تھا کچھ, تو اس میں ایک ایک صحابی کے اندر جو زبردست کوالٹی مجھے نظر آئی وہ تھی جرأت اور بہادری کی اور استقامت کی, کہ بڑے سے بڑے خطرات سامنے آتے ہیں لیکن اپنے موقف پر ڈٹے رہتے ہیں. ہماری سب سے بڑی کمزوری کیا ہے, کہ ہم جو کہتے ہیں وہ کرتے نہیں, ڈٹرمنیشن نہیں, شیکی ہیں. ایک کام شروع کیا, تھوڑی سی مشکل آئی, اس کو چھوڑ دیا. دوسرا شروع کیا بڑے بڑے دعووں کے ساتھ, اس میں تھوڑی مشکل آئی, اس کو چھوڑ دیا. تھوڑی سی مخالفت دیکھنی پڑی, پیچھے ہٹ گئے. کیوں ایسا کیوں ہوتا ہے؟ اس لیے کہ ہم دنیا کے مفادات کے لیے جیتے ہیں. جہاں ہم دیکھتے ہیں کہ کچھ کرنے سے ہماری دنیا سنورتی ہے, اس کام کو تم شوق سے کرتے ہیں کیونکہ حقیر فائدے تو مل رہے ہیں. لیکن جہاں ہم دیکھتے ہیں کہ ہماری دنیا کو کوئی نقصان پہنچنے لگا ہے, ہمارے اوپر کوئی آنچ آنے لگی ہے, کوئی حرف آنے لگا ہے, تو وہاں خواہ ہم کتنی بھی بڑی سچائی لے کر کھڑے ہوں, ہم ادھر ادھر دیکھنے لگتے ہیں اور مصلحتوں کا شکار ہونے لگتے ہیں. تو جب تک ہمارا یہ حال نہیں بدلے گا کہ جو کہا وہ کر کے دکھایا, اس وقت تک حالات نہیں بدل سکتے. ہمارا حال بدلے گا تو حالات بدلیں گے نا. और जहां तक सच्चाई की बात है तो आप देखते हैं कि सहाबा कराम अपने बारे में कहते हैं कि हमें तो मालूम नहीं था झूठ होता क्या है और उसके बरक्स हमारा हाल क्या है, कि शायद ही कोई बात झूठ से खाली, ना हमारा मजाक झूठ से खाली है, ना हमारे वादे झूठ से खाली, ना ही कुछ और। पैगम्बरों की जो सिफत बताई जाती है उलुल अज़्म, तो उसका मतलब ही क्या है कि जो कहा फिर वो करके दिखाया, अपनी बात में, अपने इरादों में, अपनी नीयतों में सच्चे थे। फिर वो कहते हैं, इतना दिलचस्प तबसरा है उनका अपनी कौम के बारे में, हाउला कौमुना, देखो ये हमारी कौम, इत्तखज़ू मिन दूनिही आलिहा, इन्होंने उस रब को छोड़कर और इलाह बना लिए हैं, लौला यातूना अलैहिम बिसुल्तानिन बय्यिन, ये इस पर कोई वाज़ह दलील क्यों नहीं लाते। ये है ना शऊर की बात, बाशऊर अफराद का काम क्या है कि वो दलील से बात को कबूल करते हैं, और बेशऊर लोग क्या करते हैं, हर सुनी सुनाई पर ईमान ले आते हैं। ये एक बहुत बड़ा फर्क है। हम अपने आप को देखें, हमारा क्या हाल है, कोई भी बात कबूल करने के लिए हमारा मेयार क्या होता है। जब हम कोई भी बात करते हैं, यानी किसी भी चीज पर ईमान लाते हैं, या किसी भी बात को सच्चा समझते हैं, या कोई भी काम करना चाहते हैं या छोड़ते हैं, तो उसके लिए किस चीज को बुनियाद बनाते हैं, दलील को या किसी की अकीदत को, किसी की मोहब्बत को या इज्जत एहतराम को। मसलन आपकी वालिदा आपसे कहती है झूठ बोलो फलां जगह पर, तो आप क्या कहेंगे उसको, क्योंकि मैं अपनी वालिदा का बहुत एहतराम करती हूँ इसलिए उनके एहतराम में झूठ बोल रही, मुझे अपने बाप से बहुत अकीदत है इसलिए इस अकीदत की वजह से जो कुछ वो कहते हैं मैं कबूल कर लेती हूँ, मुझे फलां बुजुर्ग से बहुत अकीदत है इसलिए जो कुछ वो करते हैं मैं भी उनको देख के वही करती हूँ। क्या दीन इसी चीज का नाम है? क्या दीन की बुनियाद अकीदत है, दूसरों की मोहब्बत है, या इज्जत है, क्या है? इन नौजवानों का फलसफा क्या था? हाउलाए कौमुन अत्तखज़ू मिन दूनिही आलिहा लौला यातूना अलैहिम बिसुल्तानिन बय्यिन, इन्होंने शिर्क का तरीका इख्तियार कर रखा है, ये दलील क्यों नहीं लाते। हेड ऑफ द स्टेट एहतराम के काबिल होता है, तो क्या उसका एहतराम उनसे ये तकाजा नहीं करता था कि जो कुछ हेड ऑफ द स्टेट कह रहा है, वो बादशाह कह रहा है, वो मान ले, मानते चले जाए। और फिर ये भी कहा जाता है कि उनके वालिदैन भी उसी दीन को इख्तियार किए हुए थे जो बादशाह का दीन है, क्योंकि आमतौर पर लोगों का हाल क्या था, अन्नास अला दीन मुलूकहिम, लोग अपने बादशाहों के दीन पर होते हैं। अमतुन्नास और अवाम का हाल क्या होता है, जो बड़े लोग करते हैं वही उनके पीछे करने लगते हैं, अपनी सोच नहीं होती, कोई इंडिपेंडेंट थिंकिंग नहीं होती, अपना शऊर काम नहीं करता, एक भेड़ चाल जिसको कहते हैं ना, आंखें बंद करके दूसरे के पीछे चलते चले जाना। तो इनके बाशऊर होने की दलील है ये कि वो कहते हैं लौला यातूना अलैहिम बिसुल्तानिन बय्यिन, ये लोग जो सारे कौम मिलके बुतों की पुजारी है, बुतों की अकीदत में मुब्तला है, और सारे एक गलत बात पे इकट्ठे हैं, इनके पास कोई दलील क्यों नहीं है। और इस वजह से इनका ईमान बढ़ गया था कि इनके पास दलील थी कि रब्बुना रब्बुस समावात वल अर्ध, मेरा रब वो है जिसने आसमान पैदा किए, जिसने जमीन बनाई, उसी ने मुझको बनाया, इनके पास तो कोई दलील ही नहीं है। फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहि कज़िबा, उससे बड़ा जालिम कौन है जो अल्लाह पर झूठ बोले, अल्लाह पर झूठ बांधे। वो इज़ अतज़ल्तुमूहुम, और जब तुमने छोड़ दिया उनको, उनको किनको, अपने कौम के लोगों को, वमा याबुदून इल्लल्लाह, और जिनको वो पूछते हैं अल्लाह के सिवा, यानी कौम का अकीदा छोड़ा, उनके माबूद छोड़े, लोगों को छोड़ा, तो अब क्या करो, अमली तौर पर भी वो जगह छोड़ दो, फिजिकली भी हिजरत कर जाओ, माइग्रेट कर लो, और माइग्रेट करके कहाँ जाओ, फ़ावु इलल कह, पनाह लो गार की तरफ, यंशुर लकुम रब्बुकुम मिर रहमतिही, तुम्हारा रब तुम्हारे लिए अपनी रहमत में से फैला देगा। अब देखिए कि रहमत का लफ्ज़ सूरह कहफ में कई दफा इस्तेमाल होगा, तो जहां भी रहमत का लफ्ज़ आए उसको खास तौर पर अंडरलाइन करें, क्योंकि पीछे भी हमने देखा कि इन्होंने जब दुआ मांगी थी तो उसमें भी रहमत मांगी थी अल्लाह ताला की, आतिना मिल लदुन का रहमा, अपने पास से हमें रहमत दे दे। और यहाँ फिर इन्हें किस चीज की तवक्को है और किस चीज के उम्मीदवार हैं? अल्लाह की रहमत के, कि कोई बात नहीं, मुल्क छोड़ना पड़े, घर बार छोड़ना पड़े, आराम और राहत छोड़ना पड़े, तो सब कुछ छोड़ दो अल्लाह की खातिर, फिर अल्लाह के हवाले करो खुद को, अल्लाह पे भरोसा करो, तो अल्लाह ताला अपनी रहमत तुम पर आम कर देगा। وَيُهَيِّئْ لَكُم مِّنْ أَمْرِكُم مِّرْفَقًا, और तुम्हारे काम के लिए सरो सामान मुहैया कर देगा, यानी तुम्हारे मकासिद को पूरा कर देगा। फितरत का एक उसूल है, गिव एंड टेक, दो और लो। जब तुम अल्लाह के रास्ते में कुछ कुर्बान करोगे तो ये नहीं हो सकता कि अल्लाह तुमको तन्हा छोड़ दे, वो भी तुम पर अपनी रहमत करेगा और तुम्हारे मामलात को आसान कर देगा। अब बजाहिर अगर मादी तौर पर देखा जाए तो इसमें कोई भी ऐसी चीज नजर नहीं आती, यानी एक आम इंसान जिसको खुदा की जात पर भरोसा ना हो, वो तो इस नुक्ते को समझ ही नहीं सकता कि आप अपना आरामदेह घर बार छोड़ के जाएं। जैसे कि पहले भी बताया गया था कि ये कौम के बाशऊर अफराद थे, कौम का जो पढ़ा लिखा तबका था, या यूं कहना चाहिए जो इलीट थी, उनके बच्चे थे, उन घरों के नौजवान थे, उन्हें दुनियावी एतबार से हर तरह के ऐशो इशरत के सामान मुहैया थे, उसे छोड़कर गार की तरफ जा रहे हैं और कह क्या रहे हैं कि तुम्हें तुम्हारे रब की तरफ से रहमतें मिलेंगी, तुम्हारा काम आसान हो जाएगा। एक मादा परस्त इंसान तो इसको क्या कहेगा कि इसका दिमाग चल गया है। दुनियावी असबाब और वसाइल और दुनिया की नेमतें और राहतें छोड़कर जंगल में जाने को, गार में जाने को किससे ताबीर किया जा रहा है? रहमतों से। वो शख्स जो दुनियावी चीजों पर भरोसा करता हो, वो तो इस नुक्ते को पा ही नहीं सकता, उसको तो ये बात समझ ही नहीं आ सकती। ये बात कौन कर सकता है? ये बात वो शख्स कर सकता है कि जो अल्लाह ताला की ताकत कुदरत पर यकीन रखता हो और इस बात पर पूरा ईमान रखता हो कि अल्लाह नेकी का अजर जाया नहीं करता। इन्नहु मन यत्तकी व यस्बिर फइन्नल्लाह ला युदीउ अजरल मुहसिनीन, यानी जब हम अल्लाह के रास्ते में निकलते हैं तो फिर मायूसी पास नहीं पटकनी चाहिए, हमें इस बात का पूरा यकीन होना चाहिए कि अगर मैं अपने रब की खातिर कुछ कुर्बान कर रही हूँ तो ये हो नहीं सकता कि रब फिर मुझे तन्हा छोड़ दे और रब मेरा मददगार न हो, वो जरूर होगा। और इसमें इनडायरेक्टली इशारा किया जा रहा है कि मक्की सूरत है ना, मक्का के भी आखिरी हिस्से में नाजिल हुई है, ईमान वालों के लिए एक बहुत बड़ा सबक है। और आपको मालूम है कि मक्का में भी ईमान लाने वालों की अक्सरियत टीनेजर्स की थी और उन्होंने अपने घर बार छोड़े, हिजरत की, मदीना गए। मक्का के भी नौजवान थे कसरत से जिन्होंने ये सब कुर्बानियां की थी, तो उन्हें इनडायरेक्टली सिखाया जा रहा है कि जब हालात इस जगह बहुत तंग हो जाएंगे तो फिर तुम अल्लाह की रहमत की तरफ पनाह लेने के लिए इस जगह को छोड़ जाना। और लिटरली हुआ क्या, खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम और हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु जब मक्का से निकले तो कहाँ गए? गार में गए, और उस गार में अल्लाह की रहमत हुई उन पर। तो यहां भी आप देखें कि बंदा जब अल्लाह की खातिर इंसानों से कटता है, इंसानों की तरफ से मिलने वाली मुराआत से खुद को महरूम करता है, इंसानों की तरफ से मिलने वाले फायदों से जब खुद को बेनियाज करता है, तो फिर वो रब से इतना करीब हो जाता है कि उसे रब की रहमत महसूस होने लगती है, उसे फिर गार में भी सुकून ही सुकून नजर आता है जो उसे अपने घर में नहीं मिलता जहां दुनिया की राहतों के सारे सामान मौजूद हों। क्योंकि नजर बदल जाती है, सोच बदल जाती है, पैमाने बदल जाते हैं, क्योंकि अल्लाह पर ईमान रखने वालों और भरोसा करने वालों के सिर्फ जाहरी हालात नहीं, दिल की दुनिया बदलती है। यहां पर लफ्ज मिरफक इस्तेमाल हुआ है। मिरफक कहते हैं असबाब राहत को, सहूलत का सामान। अब देखा जाए तो असबाब राहत कहां थे? उनके घरों में थे। जिंदगी के सारे सामान उनके घरों में थे, वो घर छोड़ रहे हैं वो, और गार की तरफ जा रहे हैं। गार में कुछ भी नहीं है, न खाने को है, ना कुछ रहने को है, ना कोई बिस्तर है, कुछ नहीं। दुनियावी राहत का कोई सामान नहीं, लेकिन कैसा भरोसा है अपने रब पर। وَيُهَيِّئْ لَكُم مِّنْ أَمْرِكُم مِّرْفَقًا, क्योंकि जब दिल में खुशी होती है ना, तो पत्थरों पे भी बड़ी अच्छी नींद आती है। आपने कई दफा देखा होगा लोग सड़क पे सोए हुए होते हैं, बेहोश सोए हुए होते हैं। तो जिस शख्स के अंदर एक गिना है, अंदर बादशाह है जिसका, वो चीजों की और दुनिया की गुलामी इख्तियार नहीं कर सकता। जो अपने रब के लिए सब कुछ छोड़ सकता है, उसे तो फिर गारों के अंदर भी राहत नसीब होती, गारों के अंदर भी उसको राहत मिलती। और ये बात बिल्कुल सच्ची साबित हुई और दुरुस्त साबित हुई। किस तरह? कि अल्लाह ताला ने उनके लिए गार के अंदर रहने के सारे सामान मुहैया किए और राहत के सामान मुहैया किए। कैसे? सबसे पहले तो उन्हें सूरज की रोशनी से बचाया। वो तरशम स इजा तलात, और तुम देखते सूरज को जब वो तुलू होता, तो जावर अनकह से हम, कि वो बच के जाता है उनके कहफ से, उनके गार से। किस तरह? जात अलयमीनी, दाई जानिब से। वो इजा गरबत, और जब गुरूब होता, तकरिदुहुम जात अश्शिमाल, कतरा के जाता उनको बाई जानिब, उनसे बचकर बाई जानिब उतर जाता, कतरा के निकल जाता। वहुम फी फजवतिन मिन, और वो एक वसी जगह पर थे उसमें, यानी गार के अंदर एक कुशादा जगह पर थे। मुराद इससे क्या है? कि जब वो गार में गए तो जाकर सो गए, और सोए तो सोते ही रहे, रात और दिन दोनों ही सोने में गुजर रहे थे। अमूमन लोग जब रात को सोते हैं और सुबह सूरज की रोशनी पड़ती है तो उठ जाते हैं, लेकिन अल्लाह ताला ने उनके लिए ऐसा इंतजाम किया कि उन्हें सूरज की रोशनी से बचाए रखा, ताकि उनकी नींद डिस्टर्ब ना हो। अब इसमें दोनों इम्कान हैं। एक तो ये कि गार का दहाना या उसका जो मुंह था वो शमाल के रुख हो सकता है कि हो, इसी वजह से शायद सूरज जो था वो चढ़ते और उतरते वक्त उनके गार के अंदर दाखिल नहीं होता था, क्योंकि जब जवाल का वक्त होगा तो उस वक्त सूरज ऊपर हो और ऑटोमेटिकली वो जो उसकी छत होगी उससे रुकावट हो जाती, लेकिन अमूमन खिड़कियों और दरवाजों से सूरज सुबह के वक्त और शाम के वक्त दाखिल होता है घरों के अंदर। और वहां जाहिर है कि उनके पास कोई कर्टन नहीं थे, कोई बचाव का सामान नहीं था, लेकिन अल्लाह ताला ने खुद ब खुद उनको बचाया। और दूसरा ये भी हो सकता है कि अल्लाह ताला ने कोई खास गैबी तरीके से उनके लिए इंतजाम फरमाया और उन्हें सूरज की तपिश से महफूज रखा। ज़ालिका मिन आयातिल्लाह, ये अल्लाह की निशानियों में से है। मन यहदिल्लाहु फहुवल मुहतदी, जिसको अल्लाह हिदायत देता है वही हिदायत पाता है। वमन युदलिल, और जिसको वो भटका देता है, फलन तजिद लहु वलियम मुर्शिदा, तो उसके लिए तुम कोई वली मुर्शिद नहीं पा सकते। यहां पर ये जो फरमाया कि ज़ालिक मिन आयात अल्लाह, ये अल्लाह की निशानियों में से, कौन सी चीज अल्लाह की निशानियों में से थी? सूरज का उनसे बच के निकलना तुलू और गुरूब के औकात में, हालांकि वो फजवा में थे। फजवा कहते हैं दो पहाड़ों के दरमियान के शिगाफ और वसी जमीन को। यानी ऐसा नहीं था कि वो किसी तंग तारीख गार में थे कि सूरज नहीं वहां पहुंच सकता था। सूरज की रोशनी वहां तक पहुंचने के वसी इम्कान थे, लेकिन इसके बावजूद सूरज उनसे बच के निकल जाता। लेकिन इन निशानियों से फायदा कौन उठाता है? जिसको अल्लाह हिदायत दे। और अल्लाह ताला किसको हिदायत देता है? जो हिदायत पाना चाहता है, और जिसको वो भटका दे, जैसे उसने दकियानूस को भटका दिया था, तो उसके लिए तो फिर कोई दोस्त, कोई रहनुमा। मुर्शिद किसको कहते हैं? रहनुमा को, जो राह दिखाए, गाइड जिसको बोलते हैं, तो जिसको अल्लाह भटका दे उसके लिए फिर कोई दूसरा वली मुर्शिद नहीं हो सकता, कोई और उसको राह नहीं दिखा सकता। وآخر دعوانا أن الحمد لله رب العالمين سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك والسلام عليكم ورحمة الله وبركاته